Mustafa, Mustafa, Mustafa, Mustafa, Mustafa, Mustafa, Mustafa, Mustafa, Mustafa, Mustafa, Mustafa, Mustafa, Mustafa, Mustafa, Mustafa, Mustafa, Mustafa, Mustafa, Mustafa, Sarkar ki aamad marhab, Dildar ki aamad marhab, Aqa ki aamad marhab, Data ki aamad marhab, Hath utha kar bolo, Jhande lagra kar bolo, Jhande lagra kar bolo, Jhande lagra kar bolo, Hath utha kar bolo, Lagra kar bolo, Aur zor se bolo, Chilla kar bolo, Mustafa, Mustafa, Mustafa, Mustafa, Mustafa, Mustafa, Mustafa, Mustafa. Ye chaman se, Taslim bhai, ye chaman se gulon ne lagai sada. Kanjoos aadmi nahi bole, sakhi dil wala bole subhanallah. Ab nahi bolunga, ab khali sher padta rahunga. Aur sakhi dil khud bolenge. ये चमन से गुलों ने लगाई सदा किसके आने का दुनिया में शोहरा हुआ सुन के उनकी सदा के उठी ये हवा आए वो जिनको जगती ने खलके खुदा मुस्तफा मुस्तफा मुस्तफा मुस्तफा मुस्तफा मुस्तफा बोला मुस्तफा मुस्तफा बोला मुस्तफा सारी सर बंदे ही बंदे चरागा ही चरागा हर चीज में इंफरादियत तो पढ़ने में भी होनी चाहिए मजमा भी इतना इंफरादियत कैसे हो हर आदमी मस्त हो जाए आया है हाँ। मस्त हो जाए बेपरवाह हो जाओ बराबर में कौन बैठा है ये मत देखो ये क्या बोलेगा बस ये सोचो अगर हुजूर राजी हो गए तो फिर ये जो भी बोले इससे क्या करना है ठीक है जरा मस्त होकर झूम कर हाथ बुलंद करके मुस्तफा मुस्तफा मुस्तफा मुस्तफा मुस्तफा मुस्तफा मुस्तफा मुस्तफा मुस्तफा मुस्तफा मुस्तफा मुस्तफा मुस्तफा मुस्तफा मुस्तफा मुस्तफा मुस्तफा अपने महबूब से ये खुदा ने कहा अपने महबूब से ये खुदा ने कहा आसमां की तरफ देखना यूं तेरा तू जो जागे बोले सुभान अल्लाह अपने महबूब से ये खुदा ने कहा आसमां की तरफ देखना यूं तेरा तू जो जागे तो किबला बदल जाएगा तू जो चाहे तो किबला बदल जाएगा जोगे तेरी रिजा जोगे मेरी रिजा मुस्तफा मुस्तफा मुस्तफा मुस्तफा मुस्तफा मुस्तफा बोला मुस्तफा मुस्तफा बोला मुस्तफा मुस्तफा बोला मुस्तफा मुस्तफा मुस्तफा मुस्तफा मुस्तफा मुस्तफा मुस्तफा Mustafa, Mustafa, Mustafa, Mustafa, Mustafa, Mustafa, Mustafa, Mustafa, Mustafa, Mustafa, Noor ke sama mehfil mein aane walon sama baandh do itni buland awaaz se bolo subhanallah o munkiron ke dil dehal jaye zara gaj baj ke bolo subhanallah नूर भाई जब हुजूर का गुलाम खबर में गया सवाल जवाब तो होने ही थे जब गुलाम से हुए उसने क्या कहा आशिक मुस्तफा जब लहद में गया عاشق مصطفیٰ جب لحد میں گیا تو خدا کے فرشتوں نے اس سے کہا, عاشق مصطفیٰ جب لحد میں گیا تو خدا کے فرشتوں نے اس سے کہا, ان کے بارے میں کیا بولتا تھا بتا. یہ نہیں بولا کیا بولتا ہے, یہ نہیں بولا کہ جن کی زیارت کر رہا ہے ان کے لیے کیا کہتا ہے, نہیں. فرشتوں نے کہا دنیا میں کیا کہتا تھا, غلام نے کیا کہا, فرشتوں نے کہا ان کے بارے میں کیا بولتا تھا بتا, جھوم کے ان کا عاشق یہ کہنے لگا, مصطفیٰ مصطفیٰ مصطفیٰ مصطفیٰ مصطفیٰ مصطفیٰ مصطفیٰ مصطفیٰ مصطفیٰ مصطفیٰ مصطفیٰ مصطفیٰ عاشقوں کی الگ شان ہے. اتنی بڑی محفل سجائی کیوں سجائی, کیونکہ آپ کے عاشقوں کی الگ شان ہے, اس جہاں میں جدا ان کی پہچان ہے, آپ کے عاشقوں کی الگ شان ہے, اس جگہ میں جدا ان کی پہچان ہے, کوئی کعب تو کوئی حسن ہے, کوئی کعب تو کوئی حسن ہے, کوئی نوری ہے تو کوئی احمد رضا, مصطفیٰ مصطفیٰ مصطفیٰ مصطفیٰ مصطفیٰ مصطفیٰ مصطفیٰ مصطفیٰ مصطفیٰ مصطفیٰ.